रुँदै आँसु गइसक्यो हेर कसम खाइदेऊ शिरमा हात राखेर बोलाउँदिन बिरती दुई दिनको गाम मिलन हो कि बिछोड हो अन्तर्जातीय विवाह यसरी कतै क्षेत्रीको छोरी बाहुनको छोरीहरू पनि दलित युवाहरूसँग विवाह भएकै अवस्था छ, कहीँ सफल दाम्पत्य जीवन पनि भएको छ। जुन तपाईँको गाविस निकै रूढिवादी समाज हो कि जुन देवस्थान गाविस बागलुङको रूढिवादी त्यस्तै छ दाजु, अब यहाँका मानिसहरू त्यस्तै छन् होइन, अब सम्भव हुनेको भएको छ, तर पनि कुनै कुनै त्यस्ता व्यक्तिको त्यस्ता जुन रूढिवादी परम्परा छन् त्यस्तो व्यक्तिले सम्भव हुन दिएका छैनन् र धेरैसम्म भएको छ पनि। मेरै कुरा गर्ने हो भने मेरै बाबा मम्मीको पनि त्यस्तै दिए सफल भएको छ, अहिले म त्यस्तै अवस्थामा बाटेको। आमा के जाति हुनुहुन्थ्यो र? मेरो बुबा दलित जाति हुनुहुन्थ्यो, मम्मी छेत्री जाति हुनुहुन्थ्यो, उहाँको अहिले सम्पन्न भएको छ र उहाँ अहिले त्यस्तै बाँचिरहनु भएको छ, बसेकी छौँ सँगै छौँ अहिले। दाम्पत्य जीवन चाहिँ सुख छ अहिलेसम्म होइन? हजुर। भनेपछि तपाईँको चाहिँ असफल रह्यो? हजुर, मेरो चाहिँ असफल हुन पुग्यो दाजु, पीडा लाग्छ, के गर्ने। दलित भएकै कारणले गर्दाखेरि यसरी छ वर्ष लामो भएकै कारणले गर्दाखेरि अब उसलाई त्यस्तो साँचो माया गर्दा गर्दै होइन, हजुर, अरूको जबरजस्तीको कारण उसलाई अब धेरै टाढा पुर्याएको छ। जुन यो म दलित भएकै कारणले हो, अब म ठुलो जात हुन्थेँ होइन, म उसकोसँग मिल्थेँ अनि त्यसका घरकाले राम्रोसँग बिहे गरिदिन्थे होला, अरूले पनि राम्रै महसुस गर्थे होला, सायद केही दलितकै भएकै नाताले मैले उसलाई गुमाउनु परेको छ र ऊ पनि धेरै टाढा हुनु परेको छ, नाता नाताले पनि के गर्ने, दुई मुठी टाढा हुनु परेको छ। जुन विवाह गरेर जानुभयो होइन, अब त फोन सम्बन्ध छुटाए पनि हुन्थ्यो, फोन नगरे पनि हुन्थ्यो होला, किनभने उहाँले त जसरी पनि त बिर्सिनु पर्यो नि व्यवस्थाले, अब तपाईँले पनि नगर्दा हुन्थ्यो होला नि त, अब यसरी त डिस्टर्ब त गरिदिनु भएन नि, कसैको घर परिवार छुटाइदिनु त भएन। हजुर, मैले त्यस्तो गरेको छैन हजुर, मैले त अब त्यो जब अरूको भइसकेपछि त्यसलाई अब जबरजस्ती गर्ने कुरो नि भएन होइन, त्यस्तो डिस्टर्ब गरेर मैले त्यस्तो उनीहरूको बिचमा नराम्रो सम्बन्ध ल्याउन खोजेको छैन, उनी आफैले उतैबाट फोन गर्छ होइन, बेला बेलामा फोन गर्छ, हुन्छ चिच्याउँछ होइन, यस्तो हुनु पर्यो, कस्तो अवस्थामा छस् कि छस् खास कि छैन, यताउता त्यस्तै कुरा भइरहन्छ, उताउता मैले यताबाट गरेको त छैन, मैले उनीहरूको सम्बन्ध त्यस्तो ल्याउनु खोज्दैन, उनी चाहिँ त्यस्तो एक्लै अवस्थामा हुँदा होइन त्यस्तो याद आउँदाखेरि फोन गरिरहेछन् के छ कस्तो छ भनिरहेको छ। भनेपछि ज्यान मात्रै उता मन सबै तपाईँतिरै हो? हजुर त्यस्तै भन्दा छ अब म काँचो काँचो राति सपनामा नि त्यही देख्छु खालि गाउँ घर देख्छु होइन याद आउँछ यताउता भन्छ फोन गरेर त रुन थाल्छ दाजु अब त्यही नै छ भक्कान छोडेर आउँछ आफूलाई नि ऊ पनि रुन्छ सँगै हाँसिदिन्थे रुँदा सो पुछिदिन्थे हाँसा सँगै हाँसिदिन्थे रुँदा सो पुछिदिन्थे फेवा ताल झै आज सु फेवा ताल झै आज सु टिलपिल छ पोखरामा हो फेवा ताल झै आज सु टिलपिल छ कसै कसैलाई मुस्किल छ समाजको यो विडम्बना होइन वास्तवमा यो जातिपाति उचनिच भन्ने जुन एउटा भरम छ त्यो भरमले गर्दाखेरि पनि कैयौँ जोडीहरूका यसरी जबरजस्त मुटु चुडिएर अर्कासँग टाँसिएका छन् जबरजस्ती गरिएको छ त्यस्तै तपाईँले पनि भोगिरहनु भएको छ के भन्न चाहनुहुन्छ तपाईँको गुमेकी प्रेमिकालाई गुमेकी प्रेमिका अब के भनेर दाजु अब उनी त अब अर्कैसँग गए होइन जबरजस्ती अब कसैको एकदम दबाबमा परेर उनी अर्कैको भए पनि होइन जहाँ जे जस्तो भए पनि अब अब मैले यत्रो वर्ष मुटुमा सघाएँ तर आज छोडेर गएको उनीलाई अब सधैँभरि अब सुख मिलोस् होइन मलाई जस्तो पिसा उनलाई नथपियोस् त्यही भन्न चाहन्छु दाजु अरू त के भन्ने र अरू त भन्नु नै के रह्यो र होइन हजुर अब जुन मान्छे अब अरू जबरजस्ती नै छुटाउँछन् अनि सायद उसको मनमै हुन्थ्यो भने त्यति साँचो नै माया गर्थ्यो भने त सायद अब त्यो उसले तोड्न पनि सक्थ्यो होइन म यस्तो म गर्न चाहन्न अरूको दबाबमा रहेर म स्वतन्त्र हुन चाहन्छु भनेर उसले साँचो माया गरेको भए त्यो पनि गर्थ्यो होला दाजु अरू त के नै भन्नु अब उनी अब जबरजस्ती भनौँ या अब अरूको दबाबमा गइसक्यो जुन साँचो माया गरेको भए त त्यति त्यो अरूको दबाब त्यो पनि हो हुन त तर पनि उहाँले विवाह गरेर गइसकेपछि पनि लगातार तपाईँलाई फोन गर्ने सम्झनी लुकेर श्रीमानको आँखा छल्दै फोन गर्दै गरेको भन्ने कुरा तपाईँ बताउनुहुन्छ त्यस कारणले गर्दा माया त रहेछ नि त हजुर माया त अब मनमा छ मेरो त कति छ कति उसलाई पनि होला या नहोला सायद भएर नै होला है दाजु फोन गर्ने अब मेरो पनि माया त कति छ त्यो म भन्न सक्दैन होइन तर पनि उसले छोडेर जाँदाखेरि अहिले म यस्तो मेरो हालत यस्तो भएको छ दाजु जुन गल्ली गल्ली डुल्दै हिँड्ने कुकुर जस्तो हालत भएको छ मेरो मलाई मैले खाना खाएन होइन मैले कति के गरेँ मैले त्यो थाहा पाउन त्यो बेलामा म अहिले एकदमै म पीडामा छु दाजु बाल्यपनका यादहरू पनि छन् उहाँसँग त्यसो भए हजुर छन् नि उसँग सानैदेखि हाँस्ने खेल्ने रमाइलो गर्ने होइन माया बसो त्यतिकैमा अनि सँगै गाउँ जाँदा यताउता अझ कि दाजु कुनै मेला पराउन जाँदाखेरि स्कुल हाम्रो जुन यो माध स्कुल टाढा थियो अनि घरबाट ढाँटेर आज बिदाको दिन पनि आज स्कुल छ मेरो भनेर म झोला बोकेर हिँडेर बाटोमा झोला काटी किताब लुकाएर त्योसँग मेला पार्कमा हिँडेको तिन याद अझै आउँछन् दाजु याद बलिन्छन् साह्रै पीडा थपिन्छ दाजु यो मनमा कति रमाइला थिए हाम्रा ती दिन छुटिन थिएनौ कहिले पनि एकछिन दिनभरि डुल्थ्यौ पागल झै घुम्थ्यौ कहिले झगडा कहिले मिल्थ्यौ आपको बगैँचामा गट्टा खेल्न जान्थ्यौ कलिलो आँप झारी नुनसँग खान्थ्यौ खाएको झुठो याद आयो नखिचेको फोटो याद आयो यति यति पानी गङ्गै रानी यति यति पानी गङ्गै रानी खेलेको याद आयो यो बालापन याद आयो जुन तपाईहरुको त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, वास्तवमा यसरी दलित युवाहरूसँग प्रेम गरेका युवतीहरूलाई जबरजस्ती विवाह गरेका घटना थुप्रै ठाउँमा छन्। यस्तो चाहिँ कतै नभइदियोस्। माया भनेको माया हो, जातिपाती भनेको केही होइन। कैयौंका दाम्पत्य जीवन चाहिँ राम्रो बनेका छन्, यस्ता अन्तर्जातीय विवाह सफल भएका छन्। यस्ता विवाहहरूलाई प्रोत्साहित गरौँ। समाज परिवर्तन गर्नका लागि अब यसरी यो अन्तर्जातीय विवाहलाई प्रोत्साहित गरियो भने पक्कै पनि समानता आउँछ हाम्रो समाजमा। यो हामी सबै जात जातिको लागि कलङ्क हो, सिङ्गो नेपालीहरूका लागि कलङ्क हो। यो कुरा चाहिँ सबैले बुझौँ। यसरी चाहिँ कसैको प्रेम सम्बन्धलाई जबरजस्त छुटाएर अन्यत्र नलगाइदिनुहोस् भन्दै अन्तिममा यहाँले के भन्न चाहनुहुन्छ? अन्तिममा त के भन्ने दाजु, जुन पनि यस्तै मैले जस्तै माया गरेका जोडीहरू हुनुहुन्छ, विशेष गरी अन्तर्जाति जोडीहरू हुनुहुन्छ, उहाँलाई के भन्न चाहन्छु भने उहाँलाई पनि यस्तै मलाई जस्तो पीडा नपरोस् होइन। जुन जबरजस्ती अरूले एउटाको मुठो अर्को जग्गामा लगेर काटिरहेको छ, त्यस्तो अवस्था सिर्जना नहोस्। उहाँलाई स्वतन्त्र माया माया मिलोस् र माया गर्ने अवसर मिलोस्। उहाँ सबै वैवाहिक बन्धनमा बाँधिनु होला। जुन अन्तर्जाति पनि हुनुहुन्छ, अरू जातीय पनि हुनुहुन्छ, उहाँलाई त्यही नै भन्न चाहन्छु। अरू त तपाईँको बागलुङको देवीस्थान गाविस लगायत त्यस भेगमा ओझेल खबर कतिको सुन्ने गर्नुहुन्छ? एकदमै सुनिन्छ दाजु, एकदमै नियमित सुन्छ। मैले पनि तपाईँको कार्यक्रममा सुनिरहेको थिएँ होइन, अनि अचानक मलाई पनि यस्तो घटना पीडा थपिँदाखेरि मैले पनि होइन मेरो मनको पीडा भारी स्कुल पर्छ कि ओझेलको खबरबाट भन्ने मेरो मनमा लागेर मैले तपाईँलाई कन्ट्याक्ट गरेको दाजु। धेरै सुन्छ दाजु मैले, यहाँ अरू पनि हाम्रो यो गाउँघरतिर एकदमै सुनिन्छ, यो स्पष्ट राम्रो सुनिन्छ दाजु। हुन्छ त रेशमजी, विशेष गरेर ओझेल खबरको यो जीवनको गोरेटो सबैको यो पीडा वेदना व्यक्त गर्ने एउटा साझा चौतारी हो। वास्तवमा हामीले सबैका पीडा वेदनाहरू समेट्ने गर्छौँ, यसले गर्दा स्वयं पीडितको एउटा मन हलुङ्गो होस् र यसले अरूलाई पनि चेतना दियोस्, जागरण दियोस्, मान्छेमा जुन एउटा सोच परिवर्तन गरोस् भन्ने हाम्रो उद्देश्य हो। यस्तो चाहिने जुन छ वर्ष लामो प्रेम जुन सम्बन्ध छुटाइएको छ, यस्तो चाहिँ अन्यत्र नगर्नुहोस्। यस्तो प्रेमको गला निमोट्न हुँदैन भन्दै हुन्छ त रेशमजी, अहिलेलाई तपाईँको जीवनको गोरेटो यत्तिकैमा बिट मार्न चाहन्छु है त। दाजु जुन तपाईँले मलाई मेरो मनको पीडाको भारी बिसाउने अवसर दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र उनी मेरी मलाई धेरै माया गर्ने मुस्कानलाई पनि, तिमी जहाँ जे जस्तो अवस्थामा भए पनि जुन हाम्रो तिमीले मलाई विद्युतीय तरङ्ग मार्फत सम्झिरहेकी छौ, जुन भौतिक शरीर हाम्रो टाढा भए पनि हामी नजिकै छौँ जस्तो लागेको छ, यो विद्युतीय तरङ्गबाट भए पनि मलाई माया गरिरहनेछौ। अनि नियमित भेटघाट जस्तै हाम्रो यो प्रक्रिया विद्युतीय तरङ्गबाट चलिरहनेछ र अरू तिम्रो दाम्पत्य जीवनको शुभकामना सबैभरि हाँसे खुसी रहनु, यति भन्दै बिदा हुन चाहन्छु। हस् त हस् त, धन्यवाद। हुन्छ धन्यवाद। अब बिदा माग्नु पूर्व पत्राचारका लागि ठेगाना कार्यक्रम ओझेलका खबर सामुदायिक रेडियो स्काई वा तपाईँ जुन रेडियोबाट ओझेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना र स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै आफ्नो गाउँठाउँको ओझेलका खबर बनाउन चाहे 98 570 61 530 सूचित गर्नुहोला। हवस् त, यतिन्जेल ओझेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी तुलसी लाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु। नमस्ते।